जय रेली माए दैवा कै काखै मा बाचुंजल रेली माए तारी कया खै मा मरी गय रेली माए दैवा कै काखै मा बाचुंजल रेली माए तारी कया खै मा मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा घरमा हुँदया मन डुल्थ्यो यहाँ हुँदा घरैमा यहाँ हुँदा घरैमा मरि गए रेली माए दैवा कै काखैमा बाचुन्जे रेली माए तारी कया खैमा मरि गए रेली माए दैवा कै काखैमा बाचुन्जे रेली माए तारी कया खैमा बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो ए बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो ए जवान भए तरुणीको खसम हुन मन पर्यो खसम हुन मन पर्यो मरि गए रेली माए दैवा कै काखैमा बाचुन्जेल रेली माए तारी कया खैमा मरि गए रेली माए दैवा कै काखैमा बाचुन्जेल रेली माए तारी कया खैमा खोज मायालुलाई फरक पर्दैन हृदयले खोज मायालुलाई फरक पर्दैन न सुर्ताउ भाइ संसारमा कोही बिजोडी आउँदैन बिजोडी आउँदैन मरि गए रेली माई दैवा कै काखैमा बाचुन्जेल रेली माई प्यारी कै आँखैमा मरि गए रेली माई दैवा कै काखैमा बाचुन्जेल रेली माई प्यारी कै आँखैमा फेरि हुँदैन होला यो ठुलो संसारमा ए भेट फेरि फेरि हुँदैन होला यो ठुलो संसारमा अहिले नै गाउँ अहिले नै नाचौँ एकछिनको के होला एक दिनमा के होला मरि गए रेली माई दैवा कै काखैमा बाचुन्जेल रेली माई प्यारी कै आँखैमा मरि गए रेली माई दैवा कै काखैमा बाचुन्जेल रेली माई प्यारी कै आँखैमा मरि गए रेली माई दैवा कै काखैमा बाचुन्जेल रेली माई प्यारी कै आँखैमा मरि गए रेली माई दैवा कै काखैमा बाचुन्जेल रेली माई प्यारी कै आँखैमा